लागि नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनले 70 जना सदस्य निर्वाचित गर्नेछ भने 5 जना मनोनित हुनेछन्। युनियनको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष सुबोध कुमार देवकोटाको मात्रै नाम चर्चामा छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी 1-4 जनाको सहभागिता रहेको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षकका लागि रत्नगर र सौराहामा खाना बस्नको व्यवस्था मिलाइएको युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद प्राचुर्यले जानकारी दिनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारको आलोचना गर्ने समय नभएको बताउनु भएको छ। उहाँले आफ्नो पार्टीका सभापति सुशील कोइराला नेतृत्वको सरकारको पार्टीभित्रबाट कुनै आलोचना नभएको भन्दै सरकारको बसाउ गर्नु भएको हो। नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले 100 दिन नपुगेको सरकारको आलोचना गर्ने समय यो नभएको बताउनुभयो। सरकारले समिति बनाएर काम थालेको भन्दै उहाँले सरकारले काम गर्दै अगाडि जानेमा आफू आशावादी रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा उपसभापति रामचन्द्र पौडेलले सरकारलाई आफूले सक्दो सहयोग गरिरहेको बताउनुभयो। आफूले पार्टीको संगठन सुधारका लागि गाउँ गाउँबाट अभियान थालेको पौडेलको भनाइ छ। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाली युवक संघको चितवनमा हुन लागेको 6 राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। भोलिदेखि नारायणी कला मन्दिरमा उद्घाटन हुने सम्मेलनको बन्द सत्रबाट 4 वर्ष कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने अखिल नेपाली युवक संघका अध्यक्ष काशीनाथ पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय सम्मेलनमा सहभागी हुन 440 जना प्रतिनिधिहरू विभिन्न 65 जिल्लाबाट आउने अखिल नेपाली युवक संघको सहभागी सम्मेलनको राष्ट्रिय सम्मेलनको जनमोर्चाका कार्यकारी अध्यक्ष शशिराम नेपालीले भोलि दिउँसो 1 बजे उद्घाटन गर्नुहुने भएको छ। 2 दिनसम्म चल्ने बन्द सत्रमा घोषणा पत्र विधान प्रतिवेदन आगामी कार्ययोजना बारेमा समेत छलफल गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो। सो सम्मेलनलाई सफल पार्नका लागि अखिल नेपाली युवक संघका महासचिव तिलक पौडेलको संयोजकत्वमा 6 सदस्यीय समिति बनाइएको छ, जसमा मेष तथा आवासको लागि उपाध्यक्ष जिता मिश्र, सुनवार अतिथि तथा हालको लागि सचिव बाबुराम पंथी, स्वयंसेवकको केन्द्रीय सदस्य कविराम, खनाल प्रचार प्रसारको लागि युगेन्द्र पौडेल, प्रतिनिधि दर्ता गर्नको लागिको साध्यक्ष बाबुराम आचार्यलाई जिम्मा दिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो। सम्मेलनको उद्घाटन नारायणी कला मन्दिरमा हुने र बन्द सत्र भने रामपाटी प्यालेस गैंडाकोटमा हुने भएको छ। सम्मेलन 31 गतेसम्म चल्नेछ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, वर्तमान सरकारको कार्यशैली प्रति तपाईँको प्रतिक्रिया के छ? ए चित्त बुझ्दो छैन, बेसुस्त भए पनि राम्रै छ, श्री सरकारलाई कुनै जादुको छडी होइन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। अर्पण जनावासमा हाम्रो प्रश्न छ, वर्तमान सरकारको कार्यशैली प्रति तपाईँको पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 बिसे काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63063, मोबाइल नंबर 9855-7173। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने महाशाखाको भनाइ छ। मौसम हेरिसोप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि